नमस्कार, हार्दिक स्वागत छ प्रोग्राम कलियर काउन्टडाउनको साथमा। सात दिनको लागि आज पनि उपस्थित भइसकेको छु। सुन्दै गर्नु भएको आवाज सागरको, अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगा सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np बाट यो प्रोग्राम तपाईँ सुनिरहनु भएको छ। र प्रोग्रामभित्र गएर हामीले नेपाली चलचित्रका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू, अनि प्रदर्शन भएर भर्खर मात्र गएका नेपाली चलचित्रका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। कार्यक्रम कलिउड काउन्टडाउनमा आज पनि 10 उत्कृष्ट गीत सङ्गीतको साथमा साथ दिनको लागि उपस्थित भइसकेका छौँ। र कार्यक्रम कलिउड काउन्टडाउनमा अब लाग्नुपर्ने हुन्छ नम्बर 10 पोजिसनमा। र त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु, यो साता नेपाली कथन चलचित्र बर्मा काउन्टडाउनबाट आउट भएको छ भने न्युटी मारेको छ नेपाली फिल्म मेरो बेस्ट फ्रेन्ड। र मेरो बेस्ट फ्रेन्डको कुराकानी गर्ने हो भने वैशाख 26 गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ। नम्बर 10 पोजिसनमा मेरो बेस्ट फ्रेन्ड परेको छ। प्रसन्न पौडेलले चलचित्रलाई निर्देशन गरेका हुन्। र मलाई भने काउन्टडाउनको नम्बर 10 पोजिसनमा नेपाली कथन चलचित्र मेरो बेस्ट फ्रेन्ड नम्बर 10। मेलन अमात्यको आवाज यहाँले सुनिरहनु भएको छ। नम्बर 10 पोजिसनमा नेउन्ट्री गरेको छ यो फिल्म। र यो फिल्मबाट प्रसन्न पौडेल निकै आशावादी रहेका छन्। र उनले योभन्दा अगाडि शोर नामक सिनेमा बजारमा ल्याइसकेका थिए। शोरले त्यति राम्रो बिजनेस भने गर्न सकेन। अब यो सिनेमाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ। र अब लाग्नु पर्ने हुन्छ नम्बर 9 पोजिसनतर्फ। नम्बर 9 पोजिसनमा आइपुगेको छ फिटकिरी। र फिटकिरीको कुराकानी गर्ने हो भने फिटकिरी पनि रिलिज भइसकेको फिल्म हो। र फिल्मले जति कमाउनु पर्ने थियो, जति यो सिनेमाबाट निर्माण उनीहरूले आशा गरेका थिए, त्यो आशा अनुरूपको बिजनेस यो सिनेमाले गर्न सकेन। र 2073 सालको फ्लप फिल्म भन्नुपर्छ फिटकिरी। र मायाको पहिरो हामी के सुन्छौ नम्बर 9 पोजिसनमा बिस्तारै तल चढ्ने क्रममा रहेको छ नेपाली कथन चलचित्र फिटकिरीबाट मायाको पहिरो नम्बर 9। गर्छ पीडाको पहिरो, दुरुस्तै बनाई रमाउन खोज्छु बन्छ झन् झन् गहिरो पहिरो यो मायाको पहिरो यो मायाको पहिरो यो मायाको पहिरो यो मायाको पहिरो नम्बर 9 पोजिसनको यहाँले सुनिरहनु भएको छ। नेपाली कथन चलचित्र फिटकिरीबाट राखेको छु र फिटकिरी रिलिज भइसकेको फिल्म हो र फिल्मले त्यति राम्रो बिजनेस पनि गर्न सकेन र अब लाग्नु पर्ने हुन्छ नम्बर 8 पोजिसनतर्फ। नम्बर 8 पोजिसनमा आइपुगेको छ झेली र झेलीलाई भेषमान श्रेष्ठले निर्माण गरेका हुन् र झेलीले पनि राम्रो व्यापार गर्न सकेन र 2037 सालको फ्लप फिल्म रहेको छ झेली र नम्बर 8 पोजिसनमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ नेपाली कथन चलचित्र झेली। फेरि तिम्रो रूप हेर्न मन लाग्यो फेरि तिम्रो रूप हेर्न मन लाग्यो मिठो एउटा कुरा गर्न मन लाग्यो तिम्रो छेउमा आएर देब्रे घोडा टेकेर हातमा हेरेर भन्न मन लाग्यो ओके काउन्टडाउनको नम्बर 8 पोजिसनको गीत पछि अब लाग्नु पर्ने हुन्छ नम्बर 7 पोजिसनतर्फ। नम्बर 7 पोजिसनमा आइपुगेको छ आदि बाटो र आदि बाटोको कुराकानी गर्ने हो भने सबिर श्रेष्ठले यो चलचित्रलाई निर्देशन गरेका हुन् र 2070 सालमा यो चलचित्र प्रदर्शनमा आएको थियो र चलचित्रले आफ्नो लगानी पनि सेभ गरिसकेको छ र सबिर श्रेष्ठले अब अर्को सिनेमा बनाउन लागिराखेका छन् निर्देशन गर्न लागिराखेका छन् अर्को चलचित्रको नाम रहेको छ ततास्तु र मलाई पनि नम्बर 7 पोजिसनमा नेपाली कथन चल चित्र आधी बाटोबाट कोही आए जस्तो आवाज हुन थाल्यो। नम्बर 7 माया मामा होने हूँ कि पागल पागल पागल पागल पागल। ओके कोही आए जस्तो आवाज सुन्न थाल्यो आधी बाटो नेपाली कथन चलचित्र आधी बाटोको गीत यहाँले सुनिरहनु भएको छ। नम्बर सेभेन पोजिसनमा बिस्तारी बिस्तारी तल चढ्ने क्रममा रहेको छ। नम्बर सेभेन पोजिसनपछि अब लाग्नुपर्ने हुन्छ नम्बर सिक्स पोजिसनतर्फ। नम्बर सिक्स पोजिसनमा आइपुगेको छ माई प्रमिस, र माई प्रमिसको कुराकानी गर्ने हो भने यो चलचित्र अब चाँडै नै प्रदर्शनमा आउँदैछ, तर यो चलचित्रले आफ्नो प्रदर्शन डेट भने तोकिसकेको छैन। र अबलाई भने नम्बर सिक्स पोजिसनमा नेपाली कथन चलचित्र माई प्रमिसबाट जेसुकै भन तिमी। नम्बर सिक्स जेसुकै सोच तिमी मन पराउनु दोष भए दोष भए माया गर्नु दोष भए मन पराउनु दोष भए माया गर्नु दोष भए खैके भो तिम्रो मायामा बेहोशी भए म मन पराउनु दोष भए माया गर्नु दोष भए तिम्रो हर दुःखमा खुसी छर्छु म केही नहोस् तिमीलाई बरु मर्छु म। ओके सुरज सुब्बाले निर्देशन गरेको नेपाली कथन चलचित्र माई प्रमिसको गीत यहाँले सुनिरहनु भएको छ। नम्बर सिक्स पोजिसनमा आइपुगेको छ, कहाँ जाडोमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ। यो चलचित्र प्रदर्शनमा आउनुपर्ने चलचित्र हो, तर प्रदर्शनमा आउन सकिराखेको छैन, र निर्माण युनिटले असारतिर प्रदर्शनमा ल्याउने कोसिस त गरेको छ, तर कहिले प्रदर्शनमा आउँछ अझ पनि मिति भने फिक्स भइसकेको अवस्था छैन। नम्बर सिक्स पोजिसनपछि अब लाग्नुपर्ने हुन्छ कहाँ जाडोको नम्बर फाइभ पोजिसनतर्फ। नम्बर फाइभ पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र कबड्डी, र कबड्डीको कुराकानी गर्ने हो भने कबड्डीलाई निश्चल बस्नेतले निर्माण गरेका हुन्, र योभन्दा अगाडि लुट जस्तो ब्लकबस्टर फिल्म निर्देशन गरेका निश्चल बस्नेतले यो सिनेमामा लगानी गरेका हुन्, र निश्चल बस्नेतले यो सिनेमामा आफै कलाकार स्वरूप पनि काम गरेका छन्। सँगसँगै दयाङ राई लगायतका कलाकारको पनि केन्द्रीय भूमिका रहेको छ। र यो चलचित्र नारायणगढमा पनि प्रदर्शनमा आउन सकिराखेको छैन, र धेरैले यो चलचित्रलाई कुरेर पनि बसिरहनु भएको छ, तर नारायणगढमा कहिले प्रदर्शनमा आउँछ अझ पनि टुङ्गो भइसकेको छैन। अबलाई भने नम्बर फाइभ पोजिसनमा नेपाली कथन चलचित्र कबड्डी। नम्बर फाइभ अरूलाई दिँदैन होला त कुरो अर्कै छ, यहाँ यही ल्याउनु पर्छ त, खुट्टा भए जुत्ता पाउँदैन। मन परेको जुत्ता पो जुत्ता त, नत्र खाली खुट्टै ठिक छ। कता हो सुल्टिनी चिटिक्क परेर बाटै बाटो देखेन नाताले यहाँ अर्को नाता खोज्यो घर सजाउन बारी कै फुल रोज्यो माया चाहिँ साँच्चै गराउँदो रहेछ भाउजूलाई गर्छु नि साला जान आज छ त्यसको लागि नाताले यहाँ अर्को नाता खोज्यो घर सजाउन बारी कै फुल रोज्यो माया खै कसले बुझ्यो माया खै कसले बुझ्यो कति सपना जुट्यो कति फुट्यो पहिला कता छुट्यो कता पहिला कता छुट्यो हराएको छाया खै कसले भेट्यो माया खै कसले बुझ्यो माया खै कसले बुझ्यो कति सपना झुट्यो कति फुट्यो कति सपना झुट्यो कति फुट्यो ओके कबड्डी नेपाली कथानक चलचित्र कबड्डीको गीत यहाँले सुनिरहनु भएको छ र कबड्डी यतिखेर प्रदर्शन भइराखेको छ काठमाडौँ पोखरा लगायत देशका 35-40 स्टेशन यो चलचित्रले पाएको छ र कबड्डीलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने निश्चल बस्नेतले निर्माण गरेको चलचित्र हो कबड्डी र दयाङ राई राजन खतिवडा निश्चल बस्नेत रेशमा गुरुङ लगायतका कलाकारको केन्द्रीय भूमिका हामीले यो चलचित्रमा पाउनेछौँ र आधा सुर ब्यान्डको संगीत रहेको भने कुमार महर्जनको द्वन्द रहेको छ कबड्डी र एउटा चाहिँ अर्ग्यानिक सिनेमा भनिएको छ चलचित्र कबड्डीलाई र अब कबड्डी चितवनमा भने प्रदर्शनमा आउन सकेको छैन र अब चाँडै नै प्रदर्शनमा आउन लागेको चलचित्र कबड्डी हुन त नाइन अफ भनुला टूको हल ओभर नटुटेको कारणले गर्दा यो चलचित्र अझ पनि चितवनमा प्रदर्शनमा आउन सकिराखेको छैन यो जानकारी विषय अब लाग्नुपर्ने हुन्छ नम्बर फोर पोजिसनमा आइपुगेको छ दुई स्टेप तल झरेको छ नेपाली कथा चलचित्र मल्लेमालाई छुन्छ र मल्लेमालाई रिलिज भइसकेको फिल्म हो देशका केही स्टेशनमा अझ पनि यो चलचित्रले तेस्रो सातामा आफ्नो प्रदर्शन गरिराखेको छ र मल्ले मलाई छुन्छलाई स्वर्गीय शिव रिङ्मीले निर्देशन गरेका हुन् वसन्त सापकोटाको संगीत हामीले चलचित्रमा पाउनेछौ र अबलाई भने नम्बर फोर पोजिसनमा नेपाली कथा चलचित्र मल्ले मलाई छुन्छबाट छुदैमा चिनियो नम्बर फोर यो माया भन्दा पनि अरू राम्रो केही हुन्छ र मान्छे हुँ कहिले काही मान्छे हुँ कहिले काही सोच्छु म पनि तिमीलाई नै ओढ्न पाऊ तिम्रो काखको होसी रानी तिमीलाई नै ओढ्न पाऊ तिम्रो काखको होसी रानी ओके वसन्त सापकोटाको संगीत रहेको नेपाली कथा चलचित्र मल्ले मलाई छुन्छको गीत यहाँले सुनिरहनु भएको छ र मल्ले मलाई छुन्छ प्रदर्शन भइसकेको चलचित्र हो र अब लाग्नु पर्ने हुन्छ नम्बर थ्री पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र माया गर ल र माया गर ल अब प्रदर्शनमा आउन लागेको चलचित्र हो र आउँदो शुक्रबारबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ अबलाई भने नम्बर थ्री पोजिसनमा नेपाली कथन चलचित्र माया गर ल नम्बर थ्री तिमी फुलिरहेछ सपनीको सहर भरि डुलिरहेछ मनको बगैँचामा तिमी फुलिरहेछ सपनीको सहर भरि डुलिरहेछ आई हेर आँखा यहाँ तिम्रै चित्त छ तिम्रो दिलको धड्कन मेरो छाती भित्र छ माया गरला ए माया गरला यो माया पवित्र छ माया गरला यो माया पवित्र ओके मदन घिमिरेले निर्देशन गरेको चलचित्र माया गर लको गीत यहाँले सुनिरहनु भएको छ र काउन्ट डाउनको नम्बर 3 पोजिसनमा आइपुगेको छ माया गर ल र आउँदो शुक्रबारबाट यो चलचित्र उपत्यका बाहिर र भित्रका मेजर मेजर स्टेशनमा प्रदर्शनमा आउने तयारी गरिराखेको छ र अब सिनेमाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ हाम्रो तर्फबाट माया गर ललाई बेस्ट अफ लक र अब लाग्नु पनि हुन्छ नम्बर 2 पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र नाइ नभन्नु लट्टु र नाइ नभन्नु लट्टुको कुराकानी गर्ने हो भने यो चलचित्रको गीतमा वसन्त सापकोटाले संगीत गर्ने काम गर्नुभएको छ विकास आचार्यले निर्देशन गरेको चलचित्र यतिखेर तेस्रो सातामा प्रदर्शन भइराखेको छ नारायणगढको गणेश चलचित्र मन्दिर सँगसँगै पर्साको जनज्योति हलमा पनि यो चलचित्र प्रदर्शन भइराखेको छ र चलचित्रले धेरैको मन जितिराखेको छ र नाइ नभन्नु लट्टुको बारेमा हामी एकछिनपछि फेरि पनि कुराकानी गर्नेछौँ र अबलाई पनि नम्बर 2 पोजिसनमा नेपाली कथन चलचित्र नाइ नभन्नु लट्टुबाट फेरि फेरि पनि नाइ नभन्नु ल नम्बर 2 ओके अनुभव रेग्मी सुज्ञानी भट्टराई फ्रेङ्कका अघि सुरज सेठोकुरी सीताराम कटेल जीवन लुटेल लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको नेपाली कथन चलचित्र नाइ नभन्नु लट्टुको गीत यहाँले सुनिरहनु भएको छ नम्बर 2 पोजिसनमा आइपुगेको छ नाइ नभन्नु लट्टु र यतिखेर देशका केही सिनेमाघरमा तेस्रो सातामा सफलताको साथ प्रदर्शन भइराखेको छ र नाइ नभन्नु लट्टुको सफलता सँगसँगै विकास आचार्यले घोषणा गरिसकेका छन् कि अब आउँदो वर्षमा नाइ नभन्नु लट्टु पनि बनाउने कुरा चाहिँ उनले चाहिँ मिडिया मार्फत भनिसकेका छन् र नाइ नभन्नु लट्टुलाई धेरैले रुचाएको कारणले गर्दा चाहिँ नाइ नभन्नु लट्टु उनले बनाउन लागेको कुराकानी गरिराखेका छन् र नाइ नभन्नु लट्टुको स्क्रिप्ट पनि भइराखेको र गीत पनि अब चाँडै तयार हुने कुरा पनि उनले गरिराखेका छन् र नाइ नभन्नु लट्टुमा उनले सुज्ञानी भट्टराई र अनुभव रेग्मीलाई दोहोऱ्याउँदैछन् भन्ने अन्य 3 कलाकारलाई पनि उनले लिने भएका छन् बेस्ट अफ लक नाइ नभन्नु लट्टुलाई र नम्बर 2 पोजिसनमा नाइ नभन्नु लट्टुको गीत पछि अब लाग्नु पर्ने हुन्छ नम्बर 1 पोजिसन तर्फ नम्बर 1 पोजिसनमा आइपुगेको छ नोभेम्बर रेन र नोभेम्बर रेनको कुराकानी गर्ने हो भने यो चलचित्रलाई आर्यन सिग्देल र सुभाष गिरीले संयुक्त रूपमा निर्माण गरेका हुन् भने आर्यन सिग्देल नम्रता श्रेष्ठ लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र यो चलचित्र नानगढको इन्द्रदेव चलचित्र मन्दिरमा प्रदर्शन भइराखेको छ भने नानगढ सँगसँगै देशका 50-55 स्टेशन यो चलचित्रले यतिखेर पाइराखेको छ र जहाँ जहाँ चलचित्र प्रदर्शन भइराखेको छ त्यहाँ त्यहाँबाट अत्यन्तै राम्रो प्रतिक्रिया सङ्गलिराखेको छ चलचित्र नोभेम्बर रेनले र नोभेम्बर रेनको गीत सँगसँगै अब भने छुटिनुपर्ने भइसकेको छ र प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने राज र लक्ष्मण प्रति आभार व्यक्त गर्दै प्रोग्राम कलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हवस् त नमस्कार एन्ड नम्बर 1 सपना से जा